नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झनकारमा। प्रविधि कक्षका आत्मीय मित्र रिजन अनि म सुध पाएकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो हो कार्यक्रम लोक झनकार। दैनिक प्रस्तुति हो। हामी हरेक दिन बिहान 10 बजेको अर्पण समाचार पछि करिब करिब 11 बजेसम्मको समयलाई लिएर उपस्थित हुने गर्दछौँ र यो समयमा तपाईँलाई लोक सङ्गीतका विषयमा विविध पाटाहरूको बारेमा जानकारी दिने गर्दछौँ। कहिले पुराना भाकाका कुरा गर्छौँ, कहिले नयाँ भाकाका कुराकानी गर्छौँ, त्यस्तै कहिले लोक सङ्गीतका विभिन्न पाटोहरूको विषयमा जानकारी दिन्छौँ र कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ। र विशेष आजको यो बुधबारको श्रृङ्खला भने कलाकारसँग कुराकानी गर्ने बसाइरहन्छ। तपाईँलाई पनि थाहै छ, स्वयं रूप आज पनि हामी एकजना लोक गायक मित्रसँग उपस्थित भएका छौँ। आजका अतिथि पछिल्लो समयमा लोकदोरी क्षेत्रमा सक्रियताका साथ अगाडि बढ्नु भएको छ। विविध स्टेज प्रोग्रामहरू मार्फत आफ्नो कला देखाएर धेरै दर्शकहरूको मन जित्नुभएका, साथै संसार खोज्दा तिमीलाई भेटाइन यो सफल गीत मार्फत बजारमा झुल्किनुभएका गायक योगेश हमाललाई आज मैले अतिथिको रूपमा निम्ताएको छु कार्यक्रम लोक झनकारमा। ढिला नगरिकन उहाँसँगको कुराकानीलाई म अगाडि बढाउन चाहन्छु। स्वागत छ योगेशजी। धन्यवाद। कसरी व्यस्त भइरहनु भएको छ पछिल्लो समय? अहिले भएका चाहिँ स्टेज प्रोग्रामहरूमा बोलाउनु भएको छ होइन, स्टेज प्रोग्रामहरूमा जाने गर्छु, स्टेजहरूमा गाउने कार्यक्रममै व्यस्त छु। स्टेजमा धेरै अझ हामीले पनि हेरेका छौँ तपाईँको स्टेज प्रोग्राम होइन, दर्शकहरू छमछम नचाउन सफल रहनुहुन्छ नि। हजुर। यो दर्शक नचाउनका लागि के कुरामा ध्यान दिनुपर्छ गायकले? एउटा त अब दर्शक एउटा स्टेज प्रोग्राममा भनेपछि एउटा गाउनुमा होइन, श्रोता त्यहाँ दर्शकहरूले कसरी रुचाउनु भएको छ होइन, कस्तो खालको चाहिँ गीतहरू रुचाउनुहुन्छ, कस्तो गीत चाहिँ गायो भने उहाँहरूलाई चाहिँ नचाउन सकिन्छ, कसरी चाहिँ मन चाहिँ उहाँहरूको चाहिँ लिन सकिन्छ होइन, त्यसमा ध्यान दिएर नै अलि नचाउने पाराको होइन, अलि टिपिकल टाइपको गीतहरू नचाउने खालको चाहिँ गायो भने चाहिँ उहाँहरूको मन जित्न सकिन्छ र स्टेज पनि तताउन सकिन्छ। कस्तो कस्तो प्रतिक्रिया पाउने गर्नुहुन्छ स्टेज कार्यक्रममा गीत गाइसकेपछि? आम दर्शकहरूले के प्रतिक्रिया दिने गर्नु भएको छ? उहाँहरूले त राम्रै अहिलेसम्म चाहिँ राम्रै प्रतिक्रिया दिनुभएको छ होइन, सबै राम्रो छ, तिम्रो अझै अगाडि बढ्दै जाऊ होइन, लोक सङ्गीतमा जसरी तिमी लागेका छौ लोक सङ्गीतलाई चाहिँ बिर्सिन हुन्न, अझै यहाँभन्दा पनि अझै प्रगति गर्दै जानुपर्छ, अझै राम्रो गीतहरू निकाल्नुपर्छ भन्ने राम्रै चाहिँ प्रतिक्रिया दिनुभएको छ, म खुसी छु। अलिकति पुरानो दिनतर्फ फर्काउन, जन्मस्थान चाहिँ कहाँ पऱ्यो? मेरो चाहिँ पश्चिम बागलुङ जिल्लाको कुसमिसरा गाविस वार्ड नम्बर 3 टार भन्ने ठाउँमा मेरो जन्म भएको, त्यहीँ नै जन्म भयो, त्यहीँ हुर्किएपछि बाल्यकाल चाहिँ बागलुङमा बित्यो र त्यसपछि यता चितवन आइयो। कति सालमा झर्नु भएको चितवन? चितवन म 2059 सालमा। भनेपछि बाल्यकाल बागलुङमै बित्यो, पहाडी इलाका अझ भनौँ बढी लोक सङ्गीत अथवा साहित्य सङ्गीतका हिसाबले बढी झल्किने कुराहरू त्यहाँ रहन्छन्, त्यहाँका परिवेशहरूले त्यही हिसाबका हुन्छन् भने त्यो बाल्यकालको सम्झना गरौँ न, साङ्गीतिक माहौल चाहिँ कस्तो थियो त्यति बेला? त्यति बेला वास्तवमा हुनुपर्दा नेपाली लोक साङ्गीतिक को क्षेत्रमा र नेपाली लोकगीतको चाहिँ उत्पत्ति भएको पनि बागलुङ जिल्लाको राङखानी गाविसबाट चाहिँ भएको हो होइन, त्यहीको हुनाले चाहिँ त्यहाँको हावापानी एउटा माटोले पनि एउटा मलाई लोक सङ्गीतमा लाउने एउटा प्रेरणा र एउटा हौसला पनि मिल्यो होइन। बाल्यकालमा अझ त्यहाँको गीत सङ्गीतको कुरा गर्दाखेरि त्यहाँ अझ बच्चेदेखि धेरै गीतहरू मैले सुन्ने गर्थेँ रेडियो नेपालमा पनि, त्यहाँमाथि पनि रेडियो नेपालको क्षेत्रीय प्रसारण पोखराबाट प्रसारण भने त्यहाँ थुप्रै मैले गीतहरू सुन्थेँ होइन, त्यहाँको राम्रो थियो मैले सुन्ने गर्थेँ र त्यहाँ गीत गाउने अवसर पनि मलाई थुप्रै मिल्यो र बच्चादेखि नै मैले गीत सुन्ने भएको हुनाले र त्यहाँका थुप्रै गीत गाउने एउटा स्कुल प्रोग्रामहरूमा पनि मलाई थुप्रै ठाउँमा सम्झिनुहुन्थ्यो र त्यसरी नै गाउँदै गाउँदै अगाडिमा बढ्ने अवसर मिल्यो। वास्तवमा तपाईँलाई सम्झना भएसम्म कुन क्षण थियो त्यो जुन क्षणले तपाईँलाई लोक सङ्गीततर्फ आकर्षित गरायो? अरू अन्य विधाहरू पनि छन् गायनका होइन, आधुनिक गीतका विधाहरू छन्, पप गीतका विधाहरू छन्, यी कुराहरू यावत जति पनि विधाहरू छन् यो लोक सङ्गीततर्फ तानिनको लागि कुन क्षणले सहयोग गर्यो? त्यति बेला बागलुङ जिल्लामा मैले त्यति बेला मेरो बाल्यकालमा मैले चाहिँ त्यति बेला आज यो पप गीतहरू पनि मैले सुन्न पाएको थिइनँ, पप गीत मैले त्यति बेला बच्चामा सुन्ने अवसर मिलेन, मैले आधुनिक गीत र लोकगीतहरू सुन्थेँ, त्यहाँमाथि पनि अझ लोकगीत चाहिँ एउटा हाम्रो गाउँघरमा होइन भएका घटनाहरूलाई टिपेर उकाली ओह्राली गर्दा दाउरा घाँस गर्दाखेरि गुनगुनाइने होइन एउटा गाउँ समाजमै त्यसरी नै गीत गाउने दाई दाजुहरू अग्रज कलाकारहरूको गीत सुनेको भएर होइन गीत सङ्गीतले एकदमै जसको पनि र जुनसुकै चाहिँ बच्चादेखि वृद्ध बालक सबैलाई चाहिँ छुने भनेकै लोकगीत हो. त्यही भएर मलाई पनि एकदमै लोकगीत मन पऱ्यो र गाउन चाहिँ प्रेरणा मलाई मिल्यो लोकगीतले नै. अब हरेक कुराहरू राजधानी केन्द्रीकृत छन् होइन, तपाईँ अब एउटा एल्बम निकालिसक्नु भएको छ हजुर, भने यो एल्बमको बारेमा थोरै कुराकानी गरौँ. यो एल्बमको सुर सुरुमा कसरी आयो, सोच कसरी आयो एल्बमको? एउटा त म लोकगीत पहिले बच्चैदेखि गाइरहने र मेरो बच्चैदेखि एउटा सोख पनि थियो म ठुलो कलाकार बन्छु, जसरी नै म एल्बम चाहिँ निकाल्छु भन्ने मलाई सोच थियो. र मैले चाहिँ गीत निकाल्नको लागि मैले गीत चाहिँ गुनगुनाइरहन्थेँ धेरै, मैले चाहिँ डायरीमा धेरै गीतहरू लेखेँ होइन. त्यहाँमाथि पनि एकचोटि यो गीत चाहिँ मैले वास्तवमा यो खेल्दा खेल्दै होइन बस्दा बस्दै साथीहरूसँग बसेर गुनगुनाइरहन्थेँ. मैले जति बेला पनि मैले गीतहरू चाहिँ गुनगुनाइरहेको हुन्छु साथीहरूसँग गफ गर्दा गर्दै मैले गुनगुनाउँदा गुनगुनाउँदै यो संसार खोज्दा तिमीलाई भेटाइनको चाहिँ मैले लय निकालेँ. लय निकाल्दै निकाल्दै अनि त्यसपछि मैले शब्द पछि बोला मात्रै राखेँ होइन, यसरी नै अनि मैले यो गीतको चाहिँ उत्पत्ति गरेँ. यो गीत त उत्पत्ति भयो र पनि काठमाडौँसम्मको यात्रा अब हरेक कुराहरू राजधानीमै छ होइन, हजुर, त्यहाँसम्मको यात्रा चाहिँ कसरी रह्यो? यो गीत रेकर्डिङ गर्छु भन्ने सहयोग कसको मिल्यो तपाईँलाई त्यति बेला? मैले यो गीत चाहिँ रेडी गरेँ. रेडी गरेपछि अझ मलाई राम्रोसँग चाहिँ कसरी चाहिँ रेकर्ड गर्ने, कहाँ जाने, कसले चाहिँ एरेन्ज गर्ने, कसरी गर्ने हो होइन, कोसँग चाहिँ लिङ्क गर्ने हो, कहाँ छ यो रेकर्डिङ गर्ने ठाउँ, मलाई वास्तवमा राम्रोसँग थाहा थिएन होइन. रेकर्ड गर्नको लागि मलाई आदरणीय दाजु केशव शर्मा ले चाहिँ सहयोग गर्नुभयो. उहाँले चाहिँ तेजस रेग्मीसँग चाहिँ कन्ट्याक्ट गराएर तेजस रेग्मीको माध्यमबाट चाहिँ यो गीतलाई चाहिँ रेकर्ड गर्न सहयोग पुग्यो. यसमा चाहिँ जमुना दिदीले पनि मलाई धेरै सहयोग गर्नुभएको छ. जमुना राणा लोकसङ्गीतमा चाहिँ अहिले जमिरहनु भएको दिजू, उहाँले पनि धेरै सपोर्ट गर्नुभएको छ. र तेजस रेग्मी र जमुना राणा अनि केशव शर्माको सहयोग अनि मेरो साथी विमल कार्कीले धेरै सहयोग गर्नुभएको छ. यति बेला यो गीत तपाईँको आवाजमा सुन्छौँ थोरै, त्यसपछि श्रोताहरूलाई यो गीत नै अगाडि बढाउनेछौँ. घाइते जीवन लिएर बाँचछु, लिएर बाँचछु तिम्रै माया मुटुमा सच्याछु, तिम्रै नाम दिलमा मेटैन कहाँ गयो खै निष्ठुरे मायालु, संसार खोज्दा तिमलाई भेटेन. हजुर धन्यवाद. धन्यवाद. निकै सुमधुर आवाज, एकदमै मन छुने आवाज छ. यो आवाजहरू हामी सुन्दै जानेछौँ. यति बेला यही भाकालाई अगाडि बढाउँछु. यो भाकापछि छोटो विश्राममा जानेछौँ. विश्रामपछि फेरि पनि थप कुराकानी लिएर हामी उपस्थित हुनेछौँ. घाइते जीवन लिएर बाँचछु, लिएर बाँचछु तिम्रै माया मुटुमा साँचछु, तिम्रै नाम दिलमा मेटेन गयो खै निष्ठुरे मायालु, संसार खोता तिमलाई भेटेन तिमलाई भेटेन.

साथमा कम्प्युटर कोर्सहरू, डिप्लोमा इन सफ्टवेयर इन्जिनियरिङ, ए प्लस हार्डवेयर एन्ड नेटवर्किङ, एकाउन्टिङ एन्ड ग्राफिक्स, एसएलसी अफर रु 5000 मोबाइल कोर्सको साथमा बेसिक कोर्स र 10000 रुपियाँको नोकिया सफ्टवेयर फ्री। सम्पर्क आईआईटी कम्प्युटर, रत्नगर 1 सौराहा चोक पुल नजिकै, मोबाइल 9801711805 र 9845146092। हाय रविन, के हो सुस्त बब्बाल छ त? जता ततै तिम्रै सुसको चर्चा सुन्छु त, के हो यसको राज? तिमीले पनि मेरो सुसकै कुरा गरेको, मेन रोड टाढीमा रहेको सुप्रिया फुटवेयर कलेक्सनबाट किनेको हो नि। त्यहाँ त आधुनिक डिजाइनका स्वदेशी तथा विदेशी ब्रान्डेड पार्टी सुज, स्पोर्ट सुज, विभिन्न मोडलका कन्भर्स सुजहरू, लेडिज तथा जेन्ट्स सेन्डलहरू र स्कुल बोर्डिङ तथा कलेजका सुजहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। सम्पर्क सुप्रिया फुटवेयर कलेक्सन, रत्नगर 2 मेन रोड टाढी, कर्माचार्य हार्डवेयरको ठीक अगाडि, प्रोप्राइटर झलक नेपाली दुर्गा दुलाल, मोबाइल 9845064002। साथै हाम्रो सेवा टाढी हङकङ बजारमा पनि उपलब्ध छ। उडायो सपना सबै हुरीले, के सपना उडायो हुरीले, के हुनु नि कोरिया जाने सपना? कर्म नगरी फलको आशा गरेर भएन नि मित्र, कोरियन भाषामा पोक्त बने पो कोरिया जान पाइन्छ, टच स्काईमा गए कोरियन भाषामा पोक्त भइन्छ। एक दशक कोरिया बसेर आउनु भएका दक्ष शिक्षकबाट कोरियन भाषा सिकाइने, प्रोजेक्टरको सुविधा सहित अडियो भिजुअल कक्षा सञ्चालन हुने, नमुना प्रश्न पत्रद्वारा हप्तै पछि परीक्षा लिइने, टच स्काई इन्टरनेसनल एजुकेसनमा कोरियन भाषा सिकी कोरिया जाने सपना साकार पार्नुहोस्। सम्पर्क टच स्काई इन्टरनेसनल एजुकेसन, रत्नगर 2 टाढी, ओम साईराम अस्पताल भवनको तेस्रो तल्ला, फोन नम्बर 0556605, मोबाइल 9845075। राम्रो राम्रो गिफ्टको सामान खोजेर म धाउँदा, राम्रो राम्रो गिफ्टको सामान खोजेर म धाउँदा, खुसी भाछु सौरा चोकमा पुष्पाञ्जली पाउँदा, सुपथ मूल्य आकर्षक सामान हे पुष्पाञ्जली, गिफ्टको हो पहिचान। सम्पर्क पुष्पाञ्जली गिफ्ट एन्ड किचन स्टोर्स, स्कुल सटर सौराहा चोक गङ्गा प्लाजा सँगै प्रोप्राइटर रामशरण पाठक, मोबाइल 9845072368। पुष्पाञ्जली गिफ्टको पहिचान। गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम लोक झङ्कार। फेरि पनि एक किसिमको विश्राम पछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो कार्यक्रम लोकझन्कार। आजको बुधबारी लोकझन्कारमा मैले कलाकार मित्रहरूसँग कुराकानी गर्ने गरेको छु, स्वयं रूप लोक तथा दोहोरी गायक योगेश हमालसँग कुराकानी अगाडि बढाइरहेको छु। योगेशजी स्वागत छ विश्राम पछिको समयमा फेरि पनि। थ्याङ्क यू। र हामीले संसार खोजे तिमीलाई भेटाइन यो गीतका बारेमा केही कुराकानी गऱ्यौँ, तपाईँको आवाजमा पनि सुन्यौँ होइन, अनि त्यसपछि त्यो भाकालाई पनि अगाडि बढायौँ र अबका दिनमा साङ्गीतिक यात्रामा कसरी अगाडि बढाउने योजना गर्नुभएको छ? मैले यो लोक सङ्गीतलाई त अब आफ्नो जीवन मृत्यु नै ठानेको छु होइन, मैले अझ गलाले साध्यसम्म चाहिँ म गीत सङ्गीतलाई छोड्ने छैन र अझ स्टेज प्रोग्रामहरूमा पनि तातिरहेको छु र फेरि अरू गीतहरू पनि रेकर्डिङ गर्ने तयारीमा छु, गीतहरू पनि लेखिरहेको छु, रेकर्डिङ गर्छु, हेर्दै जाउँ अब दर्शक श्रोताले कतिको माया दिनुहुन्छ होइन, कतिको सपोर्ट गर्नुहुन्छ त्यसमा त अब हेर्ने बाँकी छ, तर गीत सङ्गीतमा चाहिँ लागिरहन्छु। जस्तै पुराना धेरै कलाकारहरू पनि यो लोक साङ्गीतिक क्षेत्रबाट पलायन भइसकेको अवस्था छ होइन, हजुर, लोक सङ्गीत क्षेत्रमा जुन पहिलाको दिनमा जसरी गीतहरू बिक्री हुन्थे, अझ भनौँ न मेचीदेखि महाकालीसम्म पनि हरेक गाडीमा ड्राइभर दाईहरूले अडियो किनेर सुनिदिनु हुन्थ्यो, यावत धेरै गीत सङ्गीत बिक्री हुने माध्यम धेरै थिए, कलाकारले पनि धेरै नै प्राप्त गर्थे त्यो त्यो अनुसारमा। भने आजको दिनमा त अब अडियो कसैले निकाल्दै निकाल्दैन, निकाले पनि बिक्री हुँदैन, यसरी साङ्गीतिक बजार ध्वस्त भइसकेको छ। अझै प्रविधिको विकास सँगसँगै ब्लुटुथबाट गीत पेस कपी गरेर पठाउने अथवा अन्य पेन ड्राइभका माध्यमबाट धेरै यो पाइरेसी बढिरहेको यो अवस्थामा लोक कलाकारहरूले गीत निकाल्नका लागि झन् नयाँ नयाँ कलाकारहरू थपिरहनु, यो चाहिँ कसरी हेर्नु भएको छ यसलाई चाहिँ? यो हजुरले भनेको यथार्थ कुरो हो होइन। पहिला जसरी चाहिँ अडियोदेखि लिएर सिडी भिसिडी सबै चाहिँ बिक्री हुन्थे होइन, सबैले चाहिँ गीत सुन्नुहुन्थ्यो, तर अहिले चाहिँ अब गीत सङ्गीतको क्षेत्रमा चाहिँ व्यापार भनेको ठप्पै छ, एउटा कलाकारलाई आउने भनेको एउटा सिआरबिटी हो होइन। सिआरबिटी पनि त्यही पनि आज चाहिँ चोरी हुने कारणले गर्दाखेरि पनि यो समाप्त जस्तो भइसकेको छ। त्यो आउने भनेको एउटा एकमात्र भनेको एउटा स्टेज प्रोग्राम हो होइन। अझ चाहिँ स्टेजमा पनि अब बोलाएर चाहिँ भनेको थियो, अझ रकम नदिएको पनि थुप्रै चाहिँ घटनाहरू छन् होइन। यसले गर्दा पनि एउटा गीत सङ्गीतमा त व्यापार भनेको ठप्प भइसक्यो। त्यहाँमाथि पनि अहिले चाहिँ अब पुरानो कलाकारहरू चाहिँ विदेशी नै क्रम छ होइन, धेरै चाहिँ हराइसक्नु भएको छ। र त्यहाँमाथि पनि एउटा चाहिँ राम्रो कुरा हो, नयाँ नयाँ कलाकारहरू होइन युवाहरू चाहिँ आइरहनु भनेको अब चाहिँ गीत सङ्गीतमा लाउनु भएको छ होइन। उहाँहरूले पनि सबैको एउटा आफ्नो सोख हुन्छ होइन, सबैको उहाँहरूले पनि आफ्नो सबैको आफ्नो विचार हुन्छ, उहाँहरू पनि अब आफ्नो एउटा केही विचार होला होइन। म पनि एउटा विचार थियो, म पनि बच्चैदेखि एउटा चाहिँ आम्दानी गर्छु, यसमा लाएर केही चाहिँ म पैसा कमाउँछु भन्दा पनि मेरो चाहिँ बच्चैदेखि एउटा सोख थियो होइन। एउटा सोखले गर्दा चाहिँ मलाई लाग्यो, एउटा व्यापारिक हिसाबले भन्दा पनि एउटा सोखको लागि चाहिँ मलाई लाग्यो अब होइन। अब त्यसैले चाहिँ गीत सङ्गीतमा चाहिँ म लागिरहन्छु र चाहिँ थुप्रै आउनु भएको छ, त्यसको लागि एकदमै म खुसी छु। जस्तो भनौँ न, अब यो गीत सङ्गीतको क्षेत्रलाई व्यवस्थित गर्नका लागि विभिन्न सङ्गीत सङ्घहरू यस्ता सङ्घहरू पनि दर्ता भएका छन् रे भन्ने सुनियो काठमाडौँमा। भने अझ यो गीत सङ्गीतका क्षेत्रमा लाग्ने कलाकारहरूलाई बचाइराख्नको लागि के काम गर्यो भने कलाकारहरू बाँच्लान् जस्तो लाग्छ तपाईँलाई? एउटा त अब हामी गीत सङ्गीतमा लागेका जुनसुकै क्षेत्रका एउटा कलाकारका क्षेत्रमा लागेका होइन, लय शब्द लेख्नेदेखि लिएर गाउनेदेखि लिएर अभिनयदेखि लिएर सबै एकजुट हुनुपर्छ होइन। सबैको हकितको लागि एउटा चाहिँ गीत सङ्गीतमा अझ कस्तो रहेछ भने खुट्टा जान्ने प्रवृत्ति छ होइन। कोही अगाडि बढ्न खोज्यो भने चाहिँ त्यसलाई कसरी हुन्छ अगाडि बढ्न नदिने होइन, कसरी हुन्छ उसलाई चाहिँ पछार्ने, त्योभन्दा पनि हामी सबै चाहिँ गीत सङ्गीतमा लागेका तलदेखि भर्खरै चाहिँ लागेकादेखि लिएर चाहिँ पुराना कलाकारहरू होइन, सबै चाहिँ लागेर अब गीत सङ्गीतमा कसरी हुन्छ यसलाई व्यवस्थित पार्ने र कलाकार बच्ने र बचाउने को लागि चाहिँ सबै एकजुट भएर चाहिँ कलाकारको आवाज चाहिँ अगाडि बुलन्द पार्नुपर्छ र चाहिँ कलाकारको हकितको निमित्त सबै चाहिँ एकजुट हुनुपर्छ र संविधानमै चाहिँ यो चाहिँ व्यवस्थित हुनुपर्छ र सरकारले पनि हेर्नुपर्ने हुन्छ र सरकारलाई पनि झझगाउन सबै कलाकारहरू चाहिँ एकजुट हुनुपर्छ। हामी कुराकानीको अलिकति अन्त्यमा छौँ होइन, समय सकिसकेको छ। लोक साङ्गीतिक क्षेत्रमा तपाईँलाई सबैभन्दा बढी मनपर्ने व्यक्ति को? लोक सङ्गीतमा त मलाई धेरै छन् मनपर्ने कलाकारहरू, सबैको चाहिँ गीतहरू राम्रो लाग्छ। तर पनि मैले चाहिँ सबभन्दा सुरुमा गाएर मैले आज अन्दा 2060 सालमा चाहिँ सिन्डर जिएफएमको चाहिँ लोक भाका भन्ने कार्यक्रममा चाहिँ बद्री बङ्गानीको मन थिएन जोगी बन्नलाई भन्ने गाएर चाहिँ प्रथम भएको थिएँ। त्यो गीत असाध्यै मनपर्छ र उहाँको पनि गीतहरू चाहिँ सबै मनपर्छ, कलाकार सबै मनपर्छ र गाएको सुरुमा स्टेज कार्यक्रमदेखि लिएर आफूले गाएको कलाकारिता क्षेत्रमा लागेको चाहिँ पहिले गीत भएर त्यो गीत पनि मनपर्छ। मन थिएन जोगी बन्न हजुर थोरै श्रोताहरूको लागि अहिले राखिदिन सक्नुहुन्छ? हुन्छ। कसरी मन बुझाउने मैले खाए, बुझाउने मैले खाए, कल गरेर मेरो हजुर श्रीमती पहिला गए, मन थिएन जोगे बन्नलाई, हात हेराउँदा ज्योतिषले राम्रै हुन्छ भन्थे भन्नलाई। धन्यवाद धन्यवाद। अलिक सुमधुर आवाज र अलिकति कुराकानी धेरै गर्ने मन थियो तर समय निकै छोटो रह्यो। अन्त्यमा आफ्ना श्रोताहरू तथा लोक झन्कारका श्रोताहरू सम्पूर्णलाई केही भन्न चाहनुहुन्छ? म भर्खरै पलाउँदै गरेको एउटा पालुवा हो होइन, भर्खरै गीत सङ्गीतमा लागेको छु, म त्यति बुझेको त छैन, भर्खर अब गीत सङ्गीतमा लागेर बुझ्दैछु सिक्दैछु। तपाईँहरूले चाहिँ लोक सङ्गीतलाई माया गरिदिनु होला। भर्खरै मैले चाहिँ संसार खोज्दा तिमीलाई भेटाइन नामक मैले गीत ल्याएको छु, सुनिदिनु होला, माया गरिदिनु होला, नराम्रो भएदेखि कमेन्ट पनि गरिदिनु होला। र यहाँभन्दा पछाडि पनि मैले गीतहरू अब निकाल्ने तयारीमा छु, होइन, गीत सङ्गीतलाई माया गरिदिनु होला। र अन्त्यमा चाहिँ यस रेडियो अर्पण 104.5 मेगा हर्जमा ल्याएर मेरो चाहिँ आफ्नो मनको कुरा व्यक्त गर्न दिनुभएकोमा रामु सरलाई पनि धन्यवाद, र प्रविधिका रिजन दाईलाई पनि धन्यवाद दिँदै यस सम्पूर्ण रेडियो अर्पण परिवारलाई चाहिँ म धन्यवाद दिन चाहन्छु। नमस्कार, धन्यवाद, नमस्कार। यति बेला हामीले आज प्रत्यक्ष रूपमा स्टुडियोमै बोलाएर कुराकानी गऱ्यौँ, लोक गायक योगेश हमालसँग कुराकानी गऱ्यौँ। उहाँसँग धेरै कुराकानी गर्ने मन थियो तर समय छोटो रहेको कारणले धेरै कुराकानी अगाडि बढाउन सकिएन। पछिल्ला कार्यक्रमहरूमा पनि फेरि हामी उहाँसँग कुराकानी गर्नेछौँ पछि भने। आजको लागि कार्यक्रम लोक झन्कारबाट छुट्टिनुपर्ने हुन्छ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धन्यवाद। प्रविधि कक्षबाट सघाउने आत्मीय मित्र रिजललाई धन्यवाद। आजको कार्यक्रम लोक झन्कारबाट आजका अतिथि योगेश हमाल अनि म कार्यक्रम सञ्चालक रामु आचार्य बिदा हुन्छौँ। नमस्कार। जोगी बन्नलाई हात हेराउँदा ज्योतिषले राम्रै हुन्छ भन्थे भन्नलाई बुझाउने मैले खै बुझाउने मैले खै कल गरेर मेरो हजुर श्रीमती पहिला गई मन थिए यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ। फेरि मेरो भाइको पनि दार आएको छ, अब के गर्ने होला? मेरो छोरा छोरीको पनि दाँत नमिलेर ओट नजोडिने च्यापु बाहिर निस्किने दाँत खप्टिने समस्याले गर्दा दिक्क पारेको छ। कहाँ गएर त्यसको उपचार गर्ने होला? ए, तिमीहरूलाई थाहा छैन ओम साइराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा जस्तो सुकै बाङ्गो